नमस्कार, कार्यक्रम नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। म गणेश आचार्य। एन्टेना फाउन्डेसन नेपालले देशभरिका विभिन्न स्थानीय रेडियो कर्मीसँगको सहकार्यमा नेपाल चौतारी उत्पादन गर्छ। भारत बाहेकका तेस्रो मुलुक पढ्न या पैसा कमाउन नेपाली जान थालेको 25 वर्ष जति भयो। सरकारी तथ्याङ्क अनुसार गएको 5 वर्षमा नेपालबाट 13 लाख नेपाली अध्ययन अथवा काम गर्ने भिसा लिएर विदेश गइसकेका छन्। आजको कार्यक्रममा हामी पढ्नका लागि विदेशिएका नेपालीहरूको बारेमा कुरा गर्छौँ। पढ्नका लागि धेरैको रोजाइ हो अमेरिका, तर के अमेरिका जुनसुकै बेलामा पनि जोसुकैका लागि पनि स्वप्न नगरी हो त? एकदम गाह्रो हुन्छ। नयाँ ठाउँ, अब यहाँ कोही आफ्नो साथीहरू छ अलिक क्लोज भने त उनीहरूले हेल्प गर्छन् होइन, नभए त अब हामीले अब कोठा खोज्न आफै एप्रोच गर्नु पर्यो। यहाँ कोठा कसरी खोज्ने थाहा हुँदैन। अब वहाँ नेपालको जस्तो अब एक एउटा रुम दिएन भन्दै जाने कुरो नै आएन, अपार्टमेन्ट खोज्नु पर्यो, सबै साथीहरू ग्यादर गर्नु पर्यो, एक्लै खर्च तिर्न पनि सकिँदैन है। सन् 2007 विद्यार्थीहरूको लागि सजिलो गन्तव्य बनेको अस्ट्रेलियामा कसरी बस्छन् नेपाली विद्यार्थीहरू? एकजना बहिनीको उहाँले आफूले उहाँ पिआरको लागि इलिजिबल भइसकेको मान्छे सबै पोइन्टहरू पनि पुगेको, तर आफैले भिजा अप्लाई गर्दाखेरि एउटा सानो प्राविधिक गल्तीको कारणले उहाँको भिजा एप्लिकेसन नै इन्भ्यालिड भएको केस थियो। त्यस्तो केसमा चाहिँ सामान्यतया 28 दिनभित्र अस्ट्रेलिया छोड्नु भनेर चाहिँ आदेश दिएको हुन्छ। यसै गरी बेलायतमा अनि भारतमा पढिरहेका नेपाली विद्यार्थीहरूको कथा अनि विदेश जाने विद्यार्थीहरूले अप्नाउनु पर्ने प्रक्रियाका बारेमा आज हामी कुरा गर्छौँ। कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ। मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर 5500 पठाउनुहोस्। तपाईँ हामीलाई फेसबुक मार्फत पनि आफ्ना कुरा भन्न सक्नुहुन्छ। www.facebook.com/nepalchautari.afnmा तपाईँ आफ्ना कुरा पोस्ट गर्न सक्नुहुन्छ। पढाइका लागि विदेशिने विद्यार्थीको संख्या आकाशितो छ। पढाइ र कमाई दुईवटा उद्देश्य एकैचोटि बोकेर नेपाली विद्यार्थीहरू विदेशिन्छन्। अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको लागि आकर्षक गन्तव्य बनेको छ। राजधानी क्यानबेरा, सिडनी, मेलबर्न, एडिलेड, पर्थ जस्ता सहरहरूमा नेपाली विद्यार्थीहरूको उच्च संख्या रहेको छ। 2008 2010 मात्र करिब 25,000 नेपाली विद्यार्थी अस्ट्रेलिया पुगे। त्यसपछि अस्ट्रेलियाले परिवर्तन गरेको भिसा नीतिका कारण त्यसपछि यो संख्या भने केही घटेको छ। नुवाकोटमा जन्मिएका र हाल काठमाडौँमा घर भएका सञ्जीव पाण्डे 2007 अस्ट्रेलिया पुग्नुभयो। अस्ट्रेलिया जानुभन्दा पहिले उहाँ काठमाडौँको एउटा निजी ब्याङ्कमा काम गर्नुहुन्थ्यो। अहिले भने 2 वर्षदेखि पाण्डे अस्ट्रेलियामा आफ्नै व्यवसाय चलाइरहनु भएको छ। अहिले सिडनीमा बस्दै आउनुभएका सञ्जीव पाण्डेसँग मैले कम्प्युटर सफ्टवेयर स्काइप मार्फत कुराकानी गरेको छु। सन् 2007 सुरुमा अस्ट्रेलिया आएको हुँ। त्योभन्दा अगाडि म नेपालमा एउटा निजी ब्याङ्कमा अफिसर थिएँ। अब उच्च शिक्षाको लागि बाहिर जाउँ भनेर सोच गर्दै भएको थियो र अब 2006 अन्तिमतिर चाहिँ मेरो मास्टर्स डिग्रीको लागि चाहिँ अस्ट्रेलिया जाने सोच बनाएर प्रक्रिया सुरु गरेँ र 2007 सुरुमा चाहिँ म यता अस्ट्रेलिया आएको हुँ। अब तपाईँ यहाँ एउटा अफिसर लेभलको काम गर्नुहुन्थ्यो, त्यहाँ तुरुन्तै गएर के गर्नुभयो? म चाहिँ अलिकति आफूलाई भाग्यमानी नै ठान्छु। मैले जति आम विद्यार्थीहरूले सङ्घर्ष गर्नुपर्छ त्यति चाहिँ गर्नु परेन। आउने बित्तिकै मैले काम पनि राम्रै पाएँ, पढाइमा पनि राम्रै भयो। सङ्घर्ष त डेफिनेटली गर्नु पर्यो, तर स्पेसली 2007-08 चाहिँ अलिकति अस्ट्रेलियाको बारेमा नकारात्मक चर्चाहरू, काम पाइँदैन जस्तो भन्ने जुन थियो, त्यो चाहिँ भाग्यवश मेरो सन्दर्भमा चाहिँ त्यो भएन। जस्तो तपाईँले नेपालमा कुनै काम गरिरहनुहुन्थ्यो, तुरुन्त तपाईँ अस्ट्रेलिया जाँदाखेरि मैले गरिरहेको काम फलानु काम चाहिँ म अस्ट्रेलियामा गर्न सक्दो रहेनछु, अथवा यो काम चाहिँ यहाँ गर्न मिल्दो रहेनछ, अथवा यो काम फरक तरिकाले गरिँदो रहेछ, त्यस्तो कुनै काम सम्झना छ तपाईँलाई? नेपालमै हुँदाखेरि पनि तुलनात्मक रूपमा अब राम्रैसँग प्रविधि लायक भाषा सबै हिसाबले चाहिँ राम्रै राखेको हुनाले भाषा पनि समस्या नभएको र प्रविधिमा पनि लगभग जानकार नै भएको र पत्र पत्रिका, इन्टरनेट, टेलिभिजन यी सबै कुराहरूबाट पनि प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा बाहिरी संसारसँग चाहिँ अलिकति जानकारी राखिरहेको व्यक्ति भएको हुनाले कम्प्लिटली अप्रत्याशित त लागेन। अब इभन यहाँको चाहिँ वर्क प्लेसमा जाँदाखेरिमा पनि केही कुराहरू अलिकति फरक, जस्तो भन्दा यहाँ केही न केही फरक त हुन्छ नै, तर त्यत्रो धेरै एकदम हुन्छ नि आकाश जमिनकै फरक चाहिँ मलाई त्यस्तो केही पनि फिल भएन। करिब 5 वर्ष भयो तपाईँ त्यहाँ बसेको, यो 5 वर्षलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? म चाहिँ यो 5 वर्षमा मैले जति हासिल गर्न सकेँ त्यसमा चाहिँ म आफूलाई चाहिँ सन्तुष्ट नै ठान्छु। पहिलो 2 वर्ष मैले चाहिँ अध्ययनको सिलसिला बिताएँ र त्यसपछि एउटा अमेरिकी कम्पनीमा केही महिना काम गरेपछि मैले आफ्नै व्यवसाय सुरु गरेको छु, त्यो पनि लगभग 2 वर्षभन्दा बढी भयो। नेपाली यहाँको समुदाय प्लस यहाँको अरू बिजनेस कम्युनिटीहरूसँग राम्रो सम्बन्ध, आएको 5 वर्षमा मैले जति भनौँ न आफूले अहिलेसम्म जति उपलब्धि पाएँ त्यसमा चाहिँ म चाहिँ सन्तुष्ट नै छु, म गौरव नै गर्छु। यहाँ अस्ट्रेलियाको म रजिस्टर्ड माइग्रेसन एजेन्ट हुँ, त्यो भनेको चाहिँ हामीहरू चाहिँ अस्ट्रेलियामा अध्यागमन सम्बन्धी परामर्श सेवा दिनको लागि यसमा चाहिँ रजिस्टर्ड माइग्रेसन एजेन्टले मात्रै पाउँछौँ, हामी नेपालीहरू पनि केही छौँ यसमा। हामीले चाहिँ विद्यार्थीहरूलाई, अरू आप्रवासीहरूलाई अथवा शरणार्थीहरू सबै यहाँ जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ परामर्श दिने र उनीहरूको चाहिँ भिसा सम्बन्धी सम्पूर्ण प्रक्रियाहरूमा सहयोग गर्ने गर्छौँ। 2 वर्ष जस्तो भयो तपाईँले त्यहाँ काम गर्न थालेको, कस्ता खालका केस लिएर विद्यार्थीहरू आउँथे? यो सबै खाले केसहरू आउँछन्। अहिले पछिल्लो समयमा जस्तो अस्ट्रेलियामा भएका विद्यार्थीहरूको भिसा बिग्रेको केसहरू पनि थुप्रै आउँछन्। त्यसमा चाहिँ हामीले यो माइग्रेसन रिभ्यू ट्राइब्युनल भन्छ, त्यसपछि त्यसमा चाहिँ अपिल गर्न पाउँछौँ अथवा चाहिँ यहाँको अध्यागमन मन्त्रीसँग सिधै मन्त्रीलाई नै पत्र लेखेर पनि कसैको भिसाको लागि पहल गर्न सक्छौँ। जस्तो आजै दिउँसो मात्रै मेरो एउटा चाहिँ अलिकति जटिल खाले केसमा हामीहरूले चाहिँ सफलता पायौँ, जो चाहिँ अलिकति बढी कम्प्लिकेटेड नै थियो होइन। त्यो केस चाहिँ एकजना बहिनीको, उहाँले आफूले उहाँ पिआरको लागि इलिजिबल भइसकेको मान्छे, सबै पोइन्टहरू पनि पुगेको, तर आफैले भिजा अप्लाई गर्दाखेरि एउटा सानो प्राविधिक गल्तीको कारणले उहाँको भिजा एप्लिकेसन नै इनभ्यालिड भएको केस थियो। त्यस्तो केसमा चाहिँ सामान्यतया 28 दिनभित्र अस्ट्रेलिया छोड्नु भनेर चाहिँ आदेश दिएको हुन्छ र उनीहरूले चाहिँ पुनरावेदन गर्न पनि पाउँदैनन्। सामान्यतया पुनरावेदन गर्नु नपाउने केसलाई पनि हामीहरूले चाहिँ अर्को वैकल्पिक उपायबाट चाहिँ गएका थियौँ। पहिलो स्टेपमा त त्यो जित्न सक्ने सम्भावना थिएन, हामीले जित्न सक्दैनौँ भनेको थियौँ, तर दोस्रो स्टेपमा गएर आज नै त्यसको डिसिजन आयो र उनीहरूले पनि त्यो प्राविधिक गल्ती हाम्रो हुँदाहुँदै पनि अरू सबै त्यो चाहिँ भिजा एप्लिकेन्टको पारिवारिक स्थिति यो सबै कुराहरूलाई चाहिँ उनीहरूलाई विचार गरेर उनीहरूले चाहिँ पोजिटिभ डिसिजन दिए भनौँ न। जस्तो तपाईँले नक्कली विवाह गरेर आउनुभएको छ भने पुरो तपाईँको नक्कली श्रीमान श्रीमती होइन, उसँग आउनु पर्यो। आइसके 24 जनासँगै नबस्ने अवस्थामा इमिग्रेसन डिपार्टमेन्टले भोलि फेरि उनीहरूले 1 वर्ष 2 वर्षको भिसा लिएर आएका हुन सक्छन्, थप्नुपर्ने केस हुन्छ, त्यतिखेर पनि अब सँगै भएको देखाउनु पर्ने हुन्छ। उनीहरूको यहाँ बोयफ्रेन्ड गर्लफ्रेन्ड भयो अथवा भोलि चाहिँ अरू कोहीसँग विवाह गर्ने स्थिति त डेफिनेटली हुन्छ। अब चाहिँ युवाहरू यहाँ आएका हुन्छन्, त्यस्तो अवस्थाहरू चाहिँ कानुनी रूपले अर्कोसँग विवाह भइरहेको स्थिति हुन्छ, त्यतिखेर उनीहरू अब डिभोर्सको प्रोसेसमा जाँदा पनि जो विद्यार्थीलाई त त्यति धेरै फरक पर्दैन, तर जो चाहिँ विद्यार्थीको डिपेन्डेन्ट भएर आएको हो उसलाई चाहिँ अब कुनै भिसा नहुने स्थिति हुन्छ, अनि उसले फेरि आफ्नै भिसा अप्लाई गर्नुपर्छ, स्टुडेन्ट भिसा अथवा कुनै भिसा अप्लाई गर्नुपर्ने हुन्छ। त्यहाँ गएर विद्यार्थीहरूले पढाइलाई छाती राखेर काम धेरै गर्न थालेको भन्ने कुरा पनि सुनिन्छ। विद्यार्थीहरूले सामान्यत यहाँ काम गर्न पाउने भनेको कलेजमा पढाइ चलिरहेको बेलामा हरेक फोर्ट्नाइटमा हरेक 2 हप्तामा 40 घन्टाको दरले काम गर्न पाउँछन्। कतिपय विद्यार्थीहरूले चाहिँ त्यति मात्रै काम गर्दाखेरिमा कलेजको ट्युसन फी पुर्याउन नसकिने भएको हुनाले त्योभन्दा बढी घन्टा काम गरेको पनि हामीले भेट्छौँ। जस्तो अब नयाँ विद्यार्थीहरू जान खोजिरहेका हुन्छन्, ती नयाँ विद्यार्थीहरूलाई चाहिँ के गर भनेर सुझाव दिनुहुन्छ? अस्ट्रेलिया राम्रो छ, म आउनको लागि चाहिँ खोज्ने जो छ उहाँहरूलाई चाहिँ यहाँको पढाइको हिसाबले यहाँको स्ट्यान्डर्डको ले सबै हिसाबले अस्ट्रेलियालाई राम्रो छ। उहाँहरूले चाहिँ आफ्नो ग्राउन्ड जस्तै चाहिँ स्पेसल फाइनेन्सियल कुराहरू आउँछ, महँगो छ, सुरुमा आउने बित्तिकै काम पाउन गाह्रो हुनसक्छ, खर्चिलो असाध्य खर्चिलो छ, स्टुडेन्टहरू भनेको झन्डै 100 त्यहाँ पुग्न आइसक्यो। त्यसभन्दा पहिलो कुरो आफ्नो फाइनेन्सियल स्थिति के छ त्यो कुराहरूमा चाहिँ हेर्नु पऱ्यो। दोस्रो कुरो आफ्नो प्यासन केमा छ, यहाँ विगतमा भने 7-8-9 भिसा अलिकति सजिलोसँग दिएको समयमा आफूसँग कम्प्लिट रिलेटेड फिल्डमा पनि मान्छेहरू पढ्न आइदिएकाले चाहिँ प्यारलाई मात्रै ध्यानमा राखेर सब्जेक्ट छान्दाखेरिमा भोलि उनीहरूले चाहिँ पास गराउन सक्ने समस्याहरू आयो। त्यसैले आफ्नो विषय फेरिमा पनि आफूलाई कुन विषय मनपर्छ, कुन विषयमा आफ्नो प्यासन छ त्यही विषय थाल्नु पऱ्यो दोस्रो कुरो। तेस्रो कुरो अस्ट्रेलियामा आफ्ना आफन्तहरू साथीभाइहरू छन् भने उनीहरूसँग चाहिँ सरसल्लाह गरेर कतिको खर्चिलो छ, कुन युनिभर्सिटी राम्रो छ त्यो कुराहरूमा अथवा बस्ने खाने आउनुभन्दा पहिले आफ्ना साथीभाइ आफन्तहरूसँग मिलाएर फेरि आयो भने आउने बित्तिकै यहाँ चाहिँ अलिकति अप्ठ्यारो स्थिति पर्दैन। मेरो उद्देश्य यो छ, म त्यहाँ गएर यो गर्छु, यसको लागि मेरो रिसोर्सेसहरू यो छ, यो सबै कुराहरू विचार गरेर मात्रै निर्णय गर्नु। उहाँ हुनुहुन्थ्यो हाल अस्ट्रेलियाको सिडनीमा रहनुभएका सञ्जीव पाण्डे। अस्ट्रेलिया जाने क्रममा धेरै अनियमितता भए, सजिलो भिसा र त्यहाँको नागरिक बन्न सक्ने सजिलो उपायका कारण धेरै विद्यार्थी भटाभट अस्ट्रेलिया हाँकिए। नक्कली बिहे, बैङ्कको नक्कली कागज प्रयोग गरेर धेरै विद्यार्थी अस्ट्रेलिया पुगे। कतिले त्यहाँको एयरपोर्ट छिर्दैदेखि दुःख पाए, कतिले पढाइको खर्च जुटाउन नसकेर पढाइ छोडी काम मात्र गर्न थाले। गत वर्ष अस्ट्रेलियाली सरकारले गलत क्रियाकलापमा संलग्न भएको भनेर धेरै विद्यार्थीहरूलाई देश निकाला गर्यो, जसमा करिब 600 जना नेपाली पनि थिए। त्यसकारण अस्ट्रेलियाका माइग्रेसन एक्सपर्ट सञ्जीव पाण्डेले भने जस्तै, सक्करी कागजपत्रका साथ गए अस्ट्रेलिया राम्रो गन्तव्य हो। अब लागौं विद्यार्थीको पहिलो रोजाई अमेरिकातर्फ। जसरी अमेरिका नेपाली विद्यार्थीहरूको प्रमुख रोजाई हो, त्यसरी नै अमेरिकामा विदेशी विद्यार्थीहरू आउने प्रमुख देशहरूमा नेपाल 11 स्थानमा पर्छ। पहिलो स्थान चीन र दोस्रो स्थान भारतको रहेको छ। 2010 मात्रै पनि अमेरिका जाने नेपाली विद्यार्थीको संख्या झण्डै 11,000 थियो। पोखराका मोहन बराल 5 वर्ष अघि अमेरिका जानुभयो। म नेपालमा पत्रकारितामै काम गर्थेँ, कलेक्सन गर्थेँ, खास गरी मेरो चाहिँ म्यानेजमेन्ट मेरो नेपालमा पढ्दैछ। त्यहाँको एयरपोर्टमा झर्दाखेरिदेखि नै तपाईँले कस्तो कस्तो खालको सङ्घर्षहरू गर्नु पर्यो? सबै नेपालीहरूमा जस्तै म पनि एउटा नेपालमा हुँदा छुट्टै किसिमको चाहिँ कल्पना हुन्थ्यो, अमेरिका कस्तो होला के होला। मैले कहिले पनि आएको थिएँ त्यहाँ भन्दा अगाडि, जब मेरो त्यस्तै कल्चरल ताबी यो न्युयोर्कको चाहिँ म्याट क्यानेडी एयरपोर्टमा म ल्यान्डेड भएँ। त्यसपछि यहाँको वातावरण देख्दा मलाई पुरै नयाँ लाग्थ्यो। म धेरै चिसोको समयमा आएको थिएँ, मैले स्नो पनि कहिले पनि देखाएको थिएन, पहिलोचोटि आएर। अनि यो सिस्टमहरू देख्दा अनौठो, यो डेभलप जस्तो नेपालमा यसको डेभलप चाहिँ कहिले देख्न पाइएला जस्तो, त्यस्तो अनुभव चाहिँ मैले गरेको थिएँ। त्यहाँ बसिरहँदाखेरि तपाईँले कस्तो किसिमको कुराहरू बोल्दै जानु पर्यो? खास गरी भाषाको समस्या हुन्छ, कतिपय मान्छेहरूलाई यहाँको पेपरको समस्या पनि हुन्छ। त्यसले काम पाए पनि पेपरको समस्याले काम गर्न सक्दैनन्, कसैको पेपर भए पनि भाषाको समस्याले काम गर्न सक्दैनन्। त्यसले गर्दा मिनिमम वेजमा काम गर्नुपर्ने हुन्छ र पुरै आफ्नो टाइम नै पुरै काममै लगाउनु पर्ने हुन्छ, दायाँ बायाँ यताउति सोच्ने कुनै कसरै हुँदैन मान्छेहरू। तपाईँ कति काम गर्नुहुन्छ, कति पढ्नुहुन्छ? अहिले 8 घन्टा काम गर्छु। त्यहाँको विद्यार्थी हुनु र यहाँको विद्यार्थी हुनुमा चाहिँ के फरक पर्दो रहेछ? अभियसली धेरै कुरा फरक छ। जस्तै यहाँको विद्यार्थीहरूमा उनीहरूको पेपर हुन्छ, फाइनेन्स सुविधा आउँछ उनीहरू, अनि सरकारले पाइदिन्छ। तर इन्टरनेसनल स्टुडेन्टहरूलाई अलिक फरक छ, स्कुलको फीहरू चाहिँ पुरै तिर्नुपर्ने हुन्छ, टाइममै तिर्नुपर्ने हुन्छ, अनि स्टाटस बताइरहनु पर्छ। त्यो कुराले पढ्ने गुणस्तरमा पनि केही फरक पार्दो रहेछ? एकदम। पहिलो कुरा त नेपालबाट लेखाइको तरिका छ, लेखाइको तरिका र भाषाको समस्या स्टुडेन्टहरूलाई पनि परेको मैले देखेको छु। जब यहाँको कलेजमा जोइन हुन्छन् त्यसपछि शैक्षिक गुणस्तरको कुरा चाहिँ अभियसली हुन्छ, पढाइमा चाहिँ उहाँ चाहिँ थ्योरिकल बढी हुन्छ, अनि प्र्याक्टिकल बढी नै हुन्छ। तपाईँ सुरुका दिनहरूमा त्यहाँ पुग्दाखेरि त तपाईँले धेरै नै सङ्घर्ष गर्नु पर्यो होला, धेरै नै फरक प्रकारको कामहरू गर्नु पर्यो होला, धेरै फरक कुराहरू देख्नुभयो होला। सुरुमा त नेपालको र यहाँको तुलना गर्दा म आफैलाई नै कहिलेकाहीँ ब्याड फिल गर्थेँ, किनभने म नेपालमा फिजिकल्ली वर्कहरू धेरै गरेको छुइनँ, अनि यहाँ आउने बित्तिकै मैले रेस्टुरेन्टमा काम गर्नु पऱ्यो, जहाँ कि म बिहानदेखि बेलुकासम्म कस्टमरको भाँडा उठाउने, भाँडा लिएर जाने, अरू सर्भ गर्ने, यी सबै कुराहरू गर्नुपर्थ्यो, अर्डर लिने। त्यो देख्दा ओहो यति धेरै सङ्घर्ष गर्नुपर्ने रहेछ जस्तो लाग्थ्यो, अहिले चाहिँ त्यो युज टु भइसक्यो र लाग्थ्यो। त्यति बेला मैले सुरुमा नै रेस्टुरेन्टमा चाहिँ काम पाएँ, त्यति बेला मलाई लाग्थ्यो मैले नेपालमा नै रेस्टुरेन्ट सम्बन्धित जानकारी भएको भए अहिले अलिक सजिलो हुन्थ्यो कि जस्तो मलाई फिल हुन्थ्यो। त्यहाँदेखि पछि पछि त्यस्तो फिलहरू हुँदैन, किनभने काम चेन्ज भइरहेको हुन्छ र नेपालमा सबै काम सिकिरहनु सिकिन्छ भन्ने पनि हुँदैन नि। सुरुका दिनहरूमा तपाईँले भोगेको कुनै एउटा घटना याद छ? म चाहिँ कस्टमर लिँदै थिएँ, मर्को साथमा अर्को नेपाली नै अर्को एकजना हुनुहुन्थ्यो काठमाडौँको किशोर बस्ने, अनि हामी दुईजना काम गर्दै थियौँ, अनि एकजना कस्टमरको रूपमा आएर उसले हामीलाई पैसा दिए भन्यो। रातिको समय थियो, जोड तरिकाले फोर्स गरेर पैसा दिने थिए, नत्र हामी जे पनि गर्न सक्छौँ भन्ने कुरा गर्यो। त्यसपछि हामीले पैसा चुकाइदियौँ, बाहिर सुनिरहेको थियो, यहाँको मान्छेहरूले गन पनि लिएर हिँड्ने हुँदाखेरि अब हामीले के गर्ने, रिक्स लिनु हुँदैन, पैसा दियौँ र भोलिपल्ट तपाईँलाई पनि खबर गऱ्यौँ, फ्रेन्डलाई पनि खबर गऱ्यौँ। धेरै स्टुडेन्टहरू अमेरिकालाई आफ्नो प्रमुख डेस्टिनेसनको रूपमा इस्टाब्लिस गर्दैछन्, उनीहरूलाई तपाईँको अनुभवको आधारमा सुझाव के हुन्छ? सबैभन्दा मेन त जब इन्टरमिडिएट सिद्धिएर ब्याचलर गर्न यहाँ आउँछ, यी विद्यार्थीहरूले चाहिँ बढी नै दुःख पाएको जस्तो छ। सबैभन्दा मेन पढ्न अमेरिका राम्रो ठाउँ हो, यति हुँदाहुँदै पनि कतिपय पैसाको अभावमा त्यहाँको क्रेडिट चाहिँ मेन्टेन गर्न सक्दैन, राम्रो जब पनि पाउँदैन। सबभन्दा मेन के भने आफ्नो अभिभावकहरू चाहिँ अमेरिकामा छ कि छैनन्, मलाई हेल्प गर्ने त्यहाँ छ भन्ने जस्तो नभइकन अमेरिका आउँदाखेरि धेरै नै सङ्घर्ष गर्नुपर्ने मैले चाहिँ देखेको छु। अमेरिकाको व्यस्त सहर न्युयोर्कमा बस्दै आउनुभएका मोहन बराल आफ्नो अनुभव सुनाउँदै हुनुहुन्थ्यो। अवसरको देश हो अमेरिका, तर अवसरसँगै चुनौती पनि छन्। हामीले केही वर्ष अघि अमेरिकाका विभिन्न सहर घुमेर त्यहाँका विद्यार्थीहरूलाई भेटेर पोस्टकार्ड फ्रम अमेरिका नामक कार्यक्रम उत्पादन तथा प्रसारण गरेका थियौं। अमेरिकामा विद्यार्थीको जीवन बुझाउन यो सामग्रीले सघाउनेछ। अमेरिकामै पुगेर तयार पारिएको यो सामग्री पढ्दै हुनुहुन्छ कल्पना भट्टराई। मनसुन पाण्डे अमेरिका सान फ्रान्सिस्को अल्मेडा हाई स्कुलमा कक्षा 9 पढ्दै हुनुहुन्छ। काठमाडौँ सेन्ट मेरिज स्कुलबाट 4 वर्ष अघि अमेरिका पढ्न पुग्दा सुरुमा त उहाँलाई स्कुलको नामले नै सातो जान्थ्यो। किताब फरक, पढाउने शैली फरक, भाषा फरक अनि पढ्ने विद्यार्थी पनि फरक। नेपालमा 3-4 कक्षामा पढाएका हिसाबका कुरा उहाँलाई 6 कक्षामा पढाइन्थ्यो। नेपालमा किताब घोक्ने संस्कारबाट हुर्किनु भएको मनसुनलाई अमेरिकाको पढाउने शैलीले चकित पार्यो। सुरुको इयरमा त अलिकति इङ्ग्लिसकै क्लासहरू पनि लिनुपर्छ, अनि जस्तो अब नेपालमा अलरेडी पढेको कुरा हामीलाई यहाँ सजिलो हुन्छ नि त, अनि राम्रो भएपछि हामीलाई झन् माथिको क्लासमा हालिदिन्छ कि। अब नेपालमा त खालि बुक मात्रै हुन्छ होइन, यहाँ चाहिँ कम्प्युटरबाट पढाउँछ, लाइक पुरै त्यो ओभरहेड प्रोजेक्टरबाट सबै हुन्छ नि, होमवर्कहरू पनि सबै कम्प्युटरमा गर्नुपर्ने, धेरै नोटबुकमा लेख्नु पर्दैन थियो। अमेरिकाको पढाइमा घोकाउने शैली छैन, अनि नेपाली पढाइमा गरेर देखाउने अभ्यासको कमी छ। मनसुन पाण्डे जस्ता धेरै नेपालीका छोराछोरी अमेरिकी स्कुलमा पढ्छन्। उनीहरूले समयसँगै अमेरिकी भाषा सिक्छन्, प्रयोगत्मक अध्ययनका साथ पढाउने अमेरिकी शैली पनि सिक्छन्। तर क्याम्पस पढ्नका लागि अमेरिका पुग्ने नेपाली विद्यार्थीले भने अमेरिकामा भिज्न निकै सङ्घर्ष गर्नुपर्छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा यस्तै सङ्घर्ष गरेर पढिरहेका विद्यार्थीहरूको कोठामा मधु आचार्य पुग्नु भएको थियो। क्यालिफोर्नियाको यो बर्कली सहरको रसल स्ट्रिटमा पर्ने एउटा घर नेपालीहरूले भरिएको छ। आँगन वरिपरि अङ्ग्रेजी अक्षर सी आकारले बनाइएको घरमा लगभग 40-50 कोठाहरू छन्। म यसै घरको पहिलो तल्लाको विद्यार्थीहरू बस्ने एउटा कोठामा जाँदैछु। यहाँ हाम्रो साथी आउनु भएको छ कि, नेपालबाट आउनु। नमस्ते, मधु आचार्य। र उहाँहरूले यहाँ अमेरिका बसेको विद्यार्थी। यो कोठा हेर्दा ठ्याक्कै काठमाडौँमा देखिने बाथरुम सहितको एउटा होटल जस्तो छ। एउटा ठुलो कोठालाई भिनिस्ताले बारेर दुईवटा सुत्ने कोठा अनि भान्सा सहितको बैठक कोठा पनि छुट्याइएको छ। छेउको कोठामा भुइँमा डस्नामाथि एकजना साथी सुतिरहनु भएको छ। दुईजना साथीहरू चाहिँ मसँगै हुनुहुन्छ। हामी आफै जनरली हामी आफै पकाएर खान्छौँ। हामी अब फ्रेङ्कली स्पिङ गर्दा मलाई चाहिँ पकाउनु आउँदैन थियो, मलाई चाहिँ सिकाइदिएको है सबैले होइन। दुईजना साथीहरू सुतिरहनु, दुईजना काममा जानुहोस्। पाँचजना एडजस्ट गरेर बस्दाखेरि गाह्रो हुँदैन नि? खास त्यस्तो गाह्रो छैन, अब एडजस्ट गर्नैपर्छ होइन। अब यहाँ सिङ्गल रुम लिएर अब सकिँदैन, विद्यार्थीहरूले पैसा कमाउन थाल्यो भने गरौँला, अपार्टमेन्टै लिएर बसौँला, के भएको छ होइन। सुरुमा आउँदाखेरि कति गाह्रो हुँदो रहेछ इस्टाब्लिस हुनलाई? एकदम गाह्रो हुन्छ। नयाँ ठाउँ अब यहाँ कोही आफ्नो साथीहरू छ अलिक क्लोज भने त उनीहरूले हेल्प गर्छन् होइन, नभए त अब हामीले अब कोठा खोज्न आफै एप्रोच गर्नु पर्यो। यहाँ कोठा कसरी खोज्ने थाहा हुँदैन, अब उहाँ नेपालको जस्तो अब एक एकवटा रुम दिएन भन्दै जाने कुरो नै आएन। अपार्टमेन्ट खोज्नु पर्यो, सबै साथीहरू ग्यादर गर्नु पर्यो, एक्लै खर्च तिर्न पनि सकिँदैन होइन। फ्रेङ्कली भन्नुपर्दाखेरि पैसाको समस्या पर्छ, काम खोज्नुपर्छ यहाँ। अब उनीहरूलाई काम इलिगलै हो, किनभने स्टुडेन्ट गर्न पाउँदैन, पर्मिट लिएर 20 hours पर विक काम गर्न पाउँछ। अब भ्याकेसनको बेला 40 hours पर विक हो काम गर्ने, त्यही पनि अब खर्च जुटाउन विद्यार्थीहरूले लुकी छिपी काम गरिराखेको हुन्छ। अब हो त्यो मेन कुरो, काम खोज्नलाई पनि समस्या हुन्छ। अनि कति गाह्रो छ त्यो स्टुडेन्ट लाइफ होइन? अब गाह्रै हुन्छ, सबै कुरो एडजस्ट गर्नुपर्छ, काम एडजस्ट गर्नु पऱ्यो, कलेज जानु पऱ्यो होइन। एसाइनमेन्टहरू अब नेपालको जस्तो टिचरले पढाउने भन्ने कुरो छैन, यहाँ यसो गरेर ल्या भनेर भन्छ, एसाइनमेन्टहरू सबै भ्याउनु पर्यो। कामबाट त्यही 10:30 आउँछु, अनि पढ्नु छ भने अलिअलि पढ्यो, त अब त्यो गर्दा गर्दै जनरली सुत्ने टाइम भनेको 2 हुन्छ, होइन 9 सुतिरहेको हुन्छ। अब जनरली काम गर्दाखेरि 6-8 गरिन्छ होइन, अब कसै कसैको 12 पनि हुन्छ, कसैको 16 पनि गरिन्छ, कसैले 24 काम गरेको पनि हामी देखाएछौँ। हामीले पढ्ने कस्तो, नेपालको सिस्टम र यहाँको सिस्टम एकदम फरक छ। नेपालमा कस्तो छ भन्दाखेरि तपाईँको प्रिडिफाइन्ड सिलेबस, प्रिडिफाइन्ड कोर्स, यति पढ्ने जाने सिद्धि हुने हुन्छ। यहाँ कस्तो हुन्छ भने अन्डर ग्रेड छ भने तपाईँ 12 credit लिनुहुन्छ, 12 creditको मतलब पर क्रेडिटको 3 creditको हिसाब गरे पनि 4 सब्जेक्ट हुन्छ। यहाँ ग्रेजुएट स्टुडेन्ट मास्टर्सको छ भने 3 credit मिनिमम पढ्नुपर्ने हुन्छ, त्यो भनेको फुल टाइम स्टुडेन्ट हुन्छ। एक दिनमा चाहिँ 2 सब्जेक्ट राखिदिने भन्दाखेरि 2 तपाईँको सक्दिनु हुन्छ, हामीसँग 5 खाली भयो नि त, 5 काम गऱ्यो भयो, सक्दैन भने 4 काम गर्न पाइहाल्छ। भन्दाखेरि 4 तपाईँले एटलिस्ट 8 दरले काम गऱ्यो भने त एटलिस्ट तपाईँले महिनामा 12 जति त कमाउन सक्नुहुन्छ। भन्दाखेरि यु क्यान म्यानेज द लिभिङ एभ्रिथिङ। तर कसै कसैलाई धेरै लोड पनि हुन्छ, किन अब ठुल्ठुलो तपाईँले अब MIT जानुहुन्छ, उहाँ जानुहुन्छ भने इट्स नट पोसिबल काम गरेर बस्ने होइन। ग्रेजुएसन गर्न गएका विद्यार्थीहरू सकेसम्म थोरै विषय लिएर पढ्छन्। उनीहरूले विश्वविद्यालयभित्रै अनुसन्धान गर्ने काम पनि पाउने सम्भावना बढी हुन्छ, नभए हप्तामा 20 काम गर्ने छुट पनि उनीहरूलाई छ, जसले गर्दा पढाइका लागि लाग्ने खर्च उनीहरू कमाएर आफै जुटाउन सक्छन्। तर अन्डर ग्रेजुएट विद्यार्थीहरूलाई त्यति सजिलो छैन। नेपालबाट चाहिँ नि ट्युसन फी चाहिँ नि बाबा आमाले चाहिँ नि धानेर यहाँ पढाउने भन्ने कुरा चाहिँ त करोडपति भए पनि गाह्रो छ। एक सेमेस्टर दुई सेमेस्टरको पैसा चाहिँ लिएर आउने कुरो हो। यहाँ धेरै के देखाएको छु भनेदेखि मैले अब काम गर्दै गयो, स्पेसली समरमा के हुन्छ, तिन महिना चाहिँ नि मरेर काम गर्छ, 16 घन्टा 18 घन्टा काम गरे पनि मैले देखाएको छु नेपालीहरूले फल सेमेस्टरलाई चाहिँ तिर्नलाई ठिक हो। अब फल र स्प्रिङको बिचमा त डिसेम्बर एक महिना मात्रै हो जाडोको छुट्टी, त जाडोमा त चाहिँ नि त्यति पैसा कमाउनु पाएन, अनि नपाएपछि के हो त भनेदेखि अब पैसा छैन नेक्स्ट सेमेस्टरमा गर्ने, अनि अब चाहिँ भर्ना हुनु पाएन, अनि क्लास एक सेमेस्टर ड्रप हो। पैसा नभइकन रेजिस्ट्रेसन गर्न पाएन, रेजिस्ट्रेसन नगरिकन चाहिँ स्ट्याटस चाहिँ नै ऊ भएन, स्ट्याटस नभइकन चाहिँ फेरि क्लास चाहिँ ऊ गर्न पाइएन। त्यो विशेष सर्कलमा यस्तो परेका छन् हाम्रो नेपाली होइन, अनि त्यो सर्कलमा परेर चाहिँ धेरै स्टुडेन्टहरू चाहिँ नेपाली चाहिँ यो अनर ग्रेजुएटमा आउनेहरू आउट अफ स्ट्याटस भएर धेरै ऊ भएको छ। रहर त सबै विद्यार्थीको अमेरिकाको नाम चलेको विश्वविद्यालयमा पढ्ने हुन्छ, तर जब तिर्नुपर्ने पैसाको कुरा आउँछ अनि विद्यार्थीहरू सस्तो क्याम्पस छान्न बाध्य हुन्छन्। महिनाको $3,000 त्यो फिसमा मात्रै तिरेर कसरी सक्नु? त्योभन्दा सिमिलर अथवा त्योभन्दा बेटर कलेज फेरि यहाँ हेर्दाखेरि जम्मा सेमेस्टरको 1500 पुग्छ। यस्तै भयो अर्जुन बन्जारेलाई पनि। पढाइमा लाग्ने खर्चले गर्दा उहाँ ओहायो राज्य छाडेर टेक्सास आउनुभयो। दुःख सुखमा उहाँले विद्यावारिधि पनि पाउनुभयो। पढाइसकेपछि उहाँ जागिर खोज्दै हुनुहुन्छ, तर अमेरिकामा पढाइलाई खर्च जुटाउन जति गाह्रो छ, जागिर पाउन पनि त्यति सजिलो छैन। यो अचम्मको देश छ कि यहाँ के जानेको छ भन्दा पनि त्यो विषयवस्तुसँग भन्दा पनि इन्टरभ्यू भनेको चाहिँ तपाईँले के बिहेभ गर्नुहुन्छ, कोवर्कर्ससँग कतिको मिलेर काम गर्न सक्नुहुन्छ, फ्रेन्डली छ कि छैन, स्टुडेन्टले मन पराउँछ नि पराउँदैन, मूल्याङ्कन गर्छन्। यहाँबाट पिएचडी सिधाइसकेपछि त्यो विषयवस्तु जानेन भने त त्यो भन्नु मिलेन। अर्को चाहिँ के हुन्छ नि, उसको इन्ट्रेस्टको एरिया कुन हो? ठुलो युनिभर्सिटीहरू बढी स्पेसलाइज हुन्छन्, पाइन्छ, जब छन्, तर टप कम्पिटिसन चाहिँ हामीले सक्दैनौँ छैन एक्सपिरियन्स नभइकन। कलेजमा के छ भन्दाखेरि अलिअलि कम्पिटिसन त गर्न सकिन्छ, उनले धेरै एरिया खोज्छन् जो कि हामीसँग नभएको हुनसक्छ। अहिले मलाई गाह्रो भएको त्यही ब्यालेन्स गर्नको निम्ति सानो कलेज खोल्नु छ जसले कि स्पोन्सर गरोस् अनि आफ्नो एरियामा पनि होस्। हेरौँ के हुन्छ, एप्लाई त गरिरहेको छु। अमेरिकामा धेरै मौकाहरू छन्, तर मौकालाई छोप्न सक्ने खुबी नभएको व्यक्ति अमेरिकामा टिक्दैन। त्यसो त नेपाली विद्यार्थी अमेरिकामा मेहनती भनेर चिनिन्छन्। विद्यार्थीहरूको नतिजा पनि राम्रो छ, तर पढाइ अनि खर्चका लागि गर्नुपर्ने कामबीचको सन्तुलन मिलाउनु नै नेपाली विद्यार्थीहरूको सबैभन्दा ठूलो चुनौती हो। अहिले तपाईँ एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुन्दै गर्दा तपाईँलाई भन्न मन लागेको कुरा हामीलाई एसएमएस मार्फत व्यक्त गर्न सक्नुहुन्छ। मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर 5500 पठाउनुहोस्। तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ। त्यहाँ हाम्रो ठेगाना हो www.facebook.com/nepalchautari.afn। त्यहाँ आफ्नो कुरा पोस्ट गर्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी नेपाल बाहिर पढ्न जाने विद्यार्थीहरूको कुराकानी गरिरहेका छौँ। हामीले अमेरिका र अस्ट्रेलियाको कुरा गर्यौँ, अब पालो बेलायतको। बेलायत, युके अथवा लन्डन, यी नाममा पनि नेपाली विद्यार्थीहरूको खुबै चासो छ। बेलायत सरकारले 2009 मार्च महिनादेखि पोइन्ट बेस्ड व्यवस्था लागू गरेपछि नेपालबाट मात्रै करिब 20,000 विद्यार्थी बेलायत पुगे। 81,00,000 विद्यार्थी बेलायत छिरेपछि बेलायत सरकारलाई नै थाम्न गाह्रो भयो। त्यही बीचमा केही कलेजहरू विभिन्न कारणले बन्द पनि भए। पढ्न गएका 100 नेपाली विद्यार्थीहरू रित्तै घर फर्किए। कतिले पढिसकेपछि पनि काम गर्ने भिसा नपाएपछि नेपाल फर्कनु पर्यो। धादिङका सुरेश खकुरेल 3 अघि बेलायत जानुभयो, तर पढाइ सकिएपछि भिसाको म्याद बढाउन उहाँले दिएको निवेदन अस्वीकृत भयो। केही हप्ता अघि मात्र उहाँ आफ्नै घर फर्कनु भएको छ। सहकर्मी कविता भट्टराईसँग उहाँ बेलायतमा बस्दाखेरिको आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ। म 2009 डिसेम्बरमा हेल्थ एन्ड सोसियल केयर एनबिकी 3 स्टुडेन्टसँग फर्दर स्टडी एज वेल पैसा कमाउँछ भनेर गएको नि, पढ्न यसो लन्डनतिर सेटल हुन सक्छु भनेर गएको। त्यो बेलामा चाहिँ अब सबैले भिसा सजिलै पाउने होइन, जब पाउन गाह्रो थियो, मान्छेहरू धेरै थियो, स्ट्रगल त धेरै स्ट्रगल गरे, कहिले लन्डन बस्यो, कहिले लन्डन बाहिर बस्यो जबको लागि, कहिले त्यहाँ पैसा हुन्थेन, जहाँ गएर गाडी चल्नु पर्यो, एकदम एक्सप्रेसन जबको लागि धेरै गाह्रो हुन्छ, गाली खानु पर्छ, जब भरे हुँदैन, त्यहाँ गएर कोहीमा खानु पाएन भने टोयलेट सफा पनि पऱ्यो, राम्रो पैसा आउँछ होइन, त्यस्तै हो क्या बिजनेस भनेको। यो मैले 3 जति काम पाएन होइन, 2009 डिसेम्बरमा गएको, त्यो बेलामा मैले मात्रै होइन सबैले स्ट्रगल गर्नुपर्छ त्यो बेला चाहिँ, किनकि हरेक कन्ट्रीबाट अब इजी भिसा भएर धेरै स्टुडेन्टहरू थियो होइन, धेरै स्टुडेन्ट भएपछि जब पाउन डेफिनेटली गाह्रो भइहाल्छ, मैले मात्रै होइन सबैले स्ट्रगल गर्नुपर्छ। सुरुमा गएको स्टुडेन्टहरूले चाहिँ पढाइ हुँदैन जबलाई बढी फोकस गरेर, किनकि भन्दाखेरि जब भएन भने त त्यो सेटल हुनै सक्दैन, जब भएन भने त लाइक मन्थली नेपाली 80,000 जति लुज गर्छ एकजनाले होइन, त्यो कमाएको प्लस खर्च गरेर घरबाट सबै पैसा मगाउनु सक्दैन नि। अब सबै मान्छेहरू लोनमा गएको हुन्छ, प्रायः जस्तो मान्छेहरू पढाइ पनि एकदम फोकस गर्नुपर्छ, किनकि कलेजमा एटेन्डेन्स भएन भने त्यहाँ एकदम भन्छ कि उसलाई पढाइन्छ त्यो नाम विद्यालय भनेर, स्टुडेन्टलाई मेन्टल टर्चर दिन्छ, पढाइ नै पढ्नुपर्छ, काम नै गर्नुपर्छ भन्ने। 3 बसेर त मेरो कोर्स कम्प्लिट भयो, म फर्केको बेला एक हप्तातिर अब अहिले चाहिँ कस्तो छ भने होइन अहिले भिसा एक्सटेन्ड गर्दाखेरि चाहिँ तपाईँको भिसामा म वर्क भनेर आउँछ क्या अहिले चाहिँ पासपोर्टमै भिसा आउँदाखेरि त्यहाँ 20 hours पर विक वर्क भनेर आएको हुन्छ क्या पासपोर्टमै तर अहिले एप्लाई गरेर भिसा लगायो भने चाहिँ नो वर्क भनेर आउँछ क्या नो वर्क भनेर आएपछि काम गर्न पाउँदैन स्टुडेन्टले कसैले काम नदिएपछि त त्यहाँ स्ट्रगल गर्न बस्नलाई गाह्रो हुन्छ फेरि भिसा एक्सटेन्ड गर्नलाई अहिले चाहिँ कस्तो छ भने 10,000 pounds आफ्नो एकाउन्टमा देखाउनु पर्छ त्यो एकाउन्टमा पैसा देखाएर कलेज फी तिरेर भिसा आउँदा चाहिँ नो वर्क भनेर भिसा आउँछ त्यो भएर काम पाउनु गाह्रो हुन्छ उनीहरू धेरै फर्किसक्यो कोही कोही त्यहीँबाट यता फ्रान्स बेल्जियम पोर्चुगलतिर पनि गयो इलिगल्ली कुनै पनि स्टेटमा म पढेर युकेबाट म एउटा सर्टिफिकेट ल्याउँछु भनेर कोही पनि गएको छैन त्यहाँ गएर सेटल हुन सकिन्छ कि भनेर उनीहरूको एम हुन्छ क्या लन्डनमा सेटल हुन एकदम गाह्रो छ अरू कन्ट्रीमा बस्नु सजिलो छ त्यहाँ सेटल हुन एकदम गाह्रो छ स्टुडेन्ट छ तर फ्युचर छैन क्या नेपालीहरूको कन्सर्नमा के हुन्छ भने लन्डन होइन चाहिँ टप 5 कन्ट्री हो त्यहाँ पढेपछि राम्रो हुन्छ भने नेपाली जस्तो पनि एक्सपेक्टेसन तर त्यस्तो भने त्यहाँ गएर एउटा मान्छेले त्यहाँ गएर केही कुरा बुझ्छ क्याले केही नलेज बुझ्छ स्ट्रगल बुझ्छ लाइफ बुझ्छ होइन कोही मान्छे लोन लिएर जान्छ होइन त्यस्तो स्टेटमा बजारले जा भन्दैन क्या लन्डन किनकि तपाईँहरूले भिसालाई नो वर्क भनेर आउँछ त्यही काम त काम पनि पाउँदैन त अनि कलेज फी कसरी तिर्छ त नेपालबाट मगाउनु पर्छ नेपालबाट यसो ऋण लाएर गएको मान्छे फेरि नेपालबाट पैसा मगाउनु पऱ्यो भने त सक्दैन नि त यहाँ आएपछि फेरि नयाँ जिरो लेभलबाट सुरु गर्नुपर्छ मैले होइन आफै फर्केर आएको छ है अलिकति फ्रस्ट्रेट भइहाल्छ नि प्यारेन्ट्समा लाइफको बारेमा थाहा पाइयो स्ट्रगल हुने के हो थाहा पाइयो पैसा मगाउनु पनि गाह्रो हुन्छ नि थाहा पाइयो उहाँ हुनुहुन्थ्यो धादिङका सुरेश खकुरेल आफ्नो बेलायत बसाइबारे अनुभव सुनाउँदै 2011 को अप्रिलमा बेलायत सरकारले नयाँ नीति ल्याएको छ अब बेलायत जाने विद्यार्थीले काम गर्दै अनि पढ्दै गर्न पाउने छैनन् भिसा प्रक्रियालाई पनि केही जटिल बनाइएको छ चितवनका अजय ढुङ्गाना 3 वर्षदेखि बेलायतको लन्डन सहरमा बस्दै आउनु भएको छ तपाईँ बेलायत किन र कसरी जानुभयो मुख्यत म पढ्नकै लागि आएको एमबिए सकेर बसिरहेको छु नेपालमा पढ्दै गरेपछि एकचोटि बाहिर जाउँ न भन्ने जुन कल्चर नै मौलाएको थियो त्यो बेलामा बेलायत अलिकति इजी भएको कारणले म बेलायत आइपुगेको हो बेलायतमा पुगेपछि के होला भनेर सोच्नु भएको थियो र तपाईँ त्यहाँ पुगेपछि तपाईँको अपेक्षा कति पुरा भयो विदेशको नाममा कहीँ पनि नभएको मान्छे नेपालबाट मेरो अपेक्षा अलिकति बढी नै थियो र सायद बढी अपेक्षा गर्नु अलिकति गल्ती थियो होला तर मैले धेरै कुरा अध्ययन गरेको थिएँ यहाँको अब जब मार्केटको बारेमा यहाँको एजुकेसन सिस्टमको बारेमा र ती कुराहरूमा चाहिँ म त्यति धेरै निराश भइनँ किनकि मलाई त्यो पहिले नै मैले त्यसको बारेमा स्टडी गरेको हुनाले तर अरू कुराहरू जस्तो अब यहाँको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट छ त्यसको बारेमा चाहिँ म त्यति धेरै मलाई थाहा थिएन नेपालमा हुँदाखेरि अनि अलिकति म होइन म लन्डनमै छु त जस्तो पनि लाग्ने स्थितिसम्म आयो कुनै बेला तर अरू अब यहाँको एजुकेसन सिस्टमको बारेमा होइन यहाँको कलेजहरूको बारेमा यहाँको जब मार्केटको बारेमा मैले अलिकति पढेकै हुनाले मलाई त्यति धेरै निराश नै भएन म यसरी सस्टेन गर्नुपर्छ यसरी प्लानिङ गर्नुपर्छ भन्ने लगभग मैले आफैले स्टडी गरेर आएको थिएँ उहाँ नेपालबाटै मूलभूत त सुरुमा यात्रा कसरी गर्ने भन्ने समस्या रह्यो अब त्यसपछि कलेजहरू अब खोज्नुपर्ने अब कहाँ त्यो एड्रेसहरूबाट खोज्नुपर्ने त्यतिखेर स्मार्टफोनहरू पनि नहुने होइन अनि सुरुमा आउँदाखेरि कम्प्युटर पनि नहुने खोज्ने तरिका पनि थाहा नहुने एड्रेसको भरमा पुग्न अलिकति असजिलो हुने कुनै एड्रेस भयो भने अब कामको लागि कल आयो भने कसरी जाने भन्ने कुराहरू चाहिँ मेन सुरुमा समस्या रह्यो जस्तो कुनै कुराले गर्दाखेरि यो कुरा मैले नेपालमै सिकेको भए यहाँ आउँदाखेरि अझै सजिलो हुन्थ्यो भन्ने लाग्यो होला नि त्यो चाहिँ हो कस्तो भने हामी स्किल गेन गर्न नखोज्ने खालका हुँदो रहेछौँ भन्ने चाहिँ हुन्थ्यो नेपालमा कस्तो भने कतै पढिरहेछौँ भने पनि जो कोही पनि होइन त्यो पढाइभन्दा बाहेक छुट्टै आफ्नो लाइफमा स्किलहरू गेन गर्यो भने कहीँ न कहीँ गएर कुनै न कुनै ठाउँमा गएर काम लाग्छ भन्ने सोच चाहिँ हुने तर गेन गर्न चाहिँ नखोज्ने टाइपका हुन्छौँ हामी धेरै जसो त्यो गेन गरेको भए चाहिँ अहिले जुनसुकै काम गर्न जाँदाखेरि पनि अरू पनि कामको लागि एप्लाई गर्दाखेरि मसँग यो स्किल छ भनेर गरेको भए अझ राम्रो हुन्थ्यो कि जस्तो चाहिँ लाग्यो धेरै पटक तपाईँले पढाइ र कामलाई कसरी मेन्टेन गर्नुहुन्थ्यो बेसिकली म म्यारिड हो म मेरो श्रीमती हामी दुईजना आएका हौँ नेपालबाट मेरो श्रीमतीले अहिलेसम्म काम गरेर मलाई सपोर्ट गरिरहेकी हुन् र मैले पनि पढाइको बिचमा काम गरिरहेको थिएँ छु अनि त्यसरी नै हाम्रो मेन्टेन भयो हामीलाई त्यति साह्रो गाह्रो पर्ने सिचुएसन चाहिँ सुरुमा चाहिँ आयो होइन सुरुमा चाहिँ मैले पनि केही पैसा नेपालबाट मगाउनु परेको हो 3-4 महिना चाहिँ हामी दुवैजनाको काम थिएन र त्यतिखेर चाहिँ मैले पनि केही पैसा मगाउनु परेको तैपनि बिचमा चाहिँ अब मेरो कलेज चाहिँ एउटा एक्युरेट टाइम नहुने कुन दिन हुन्छ भन्ने चाहिँ सेमेस्टरको सेड्युल चाहिँ सुरुमै दिन्थ्यो तर यो दिन हुन्छ भन्ने फिक्स नहुने कलेज अनुसार अनि काम गर्नु ठाउँमा मिलाउन चाहिँ अप्ठ्यारो हुन्थ्यो त्यही भएर मैले धेरै काम गर्न अनि फेरि 20 घन्टाको रेस्ट्रिक्सन्स पनि थियो त मेरो श्रीमतीले मलाई धेरै सपोर्ट गरेकी हुन् मैले पढ्दाखेरि बिचमा चाहिँ एकदमै धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायत पुगे बेलायतको त्यतिखेरको नयाँ सिस्टमका आधारमा जाँदाखेरि थुप्रै विद्यार्थीहरू त्यहाँ पुगे पछि चाहिँ त्यहाँ धेरै प्रब्लम भयो कति विद्यालयहरू बन्द भए कति त्यहाँका कलेजहरू बन्द भए त्यसकारणले धेरै विद्यार्थीहरू फर्कनु पर्यो भनेर हामीले समाचारमा पढ्न पाएका थियौँ तपाईँ अथवा तपाईँका अरू साथीहरू कुनै यो प्रब्लममा फस्नुभयो म आफै त फसिनँ तर मेरो आँखा अगाडि मैले धेरै साथीहरू देखेँ जो चाहिँ मेन चाहिँ कलेजकै समस्या र उनीहरूलाई कस्तो सिस्टम छ भने यहाँ तपाईँले कलेजको लागि तिर्नुभएको फी चाहिँ कलेज यदि बन्द भयो अथवा होम अफिसले आएर बन्द गरिदियो भने पनि तपाईँको कोर्स कम्प्लिट भएको छैन भने पनि तपाईँको फी रिटर्न हुँदैन र धेरै कलेजहरू बन्द भयो बिचमा र केही कलेजहरू होम अफिसले मापदण्ड नपुर्याएको अथवा त्यस्तै केही कारण देखाएर बन्द गरिदियो कलेज मात्रै होइन रिसेन्टली लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको पनि अहिले लाइसेन्स सस्पेन्स गरेको अवस्था छ अब कलेजको कारणले बन्द भएर धेरै साथीहरू नेपाल फर्किएको पनि मैले देखेँ होइन अनि यहाँ लन्डनमा आउँदा आउँदै भर्खर नेपालबाट आउँदै हुनुहुन्छ फी तिरेर आउँदा आउँदै लन्डन आइपुग्दाखेरि नै कलेज बन्द भएर कलेजै छैन भन्ने अवस्थाको पनि देखियो साथीहरू मेन समस्या यहाँ कलेजकै रह्यो किनकि कलेजमा तपाईँले तिर्नुभएको पैसाको इन्सुरेन्स छैन अर्को कलेज खोज्नु पर्यो अथवा तपाईँसँग जतिसुकै लामो भिजा भए पनि त्यो कलेज बन्द भइसकेपछिको अवस्थामा तपाईँको भिजा भनेको 60 दिनको लागि मात्रै लिगल हुन्छ त्यसपछि तपाईँ इलिगल नै हुनुहुन्छ हामीसँगै बस्नुहुन्छ एकजना भाइ अहिले उहाँको चाहिँ आएको एक महिना जस्तैमा कलेज 1-2 दिन जाँदा जाँदै कलेज बन्द भइदियो 7500 फी तिरेर आउनुभएको रहेछ अब त्यो कलेज छोडेर अर्को कलेज जोइन गर्नु पर्यो मास्टर्स कोर्सको लागि एराउन्ड 6-7 हजार फी त्यसको 2 महिनाभित्रमा जम्मा गरेर जानुभयो र केही साथीहरू चाहिँ नेपालै फर्किनु भयो एफोर्ड गर्न सक्दैन भनेर यहाँको गभर्मेन्ट युनिभर्सिटी समेत रिस्की लिस्टमा परिसक्यो भर्खरैको सिचुएसनले देखाइसक्यो मैले रेमिटेन्समा काम गर्ने एकजनालाई चिनेको थिएँ एक दिन त्यस्तै कुरै कुराको सिलसिलामा भन्नुभयो यहाँबाट त ठन्डै पैसा पठाउनुहुन्छ नेपालबाट कति पैसा आउँछ दिनौ जसो भने 20-25 लाख आइरहेको हुन्छ भन्नुहुन्छ एक दिनमा अब एक दिनमा त्यो एउटा रेमिटेन्स कम्पनीको मात्रै हो अरूबाट कति आउँछ हुन्डीबाट कति आउँछ धेरै जसो पैसा स्टुडेन्टले मगाएको हो त्यो उहाँ हुनुहुन्थ्यो चितवनका अजय ढुङ्गाना अनुभव सुनाउँदै चाहे अमेरिका होस् या त अस्ट्रेलिया बेलायत या अन्य देश नै किन नहोस् अभिभावकले आफ्ना छोराछोरीलाई त्यहाँ पढ्न पठाउनका लागि ठूलो मात्रामा पैसा खर्च गर्नुपर्छ 8-15-16 लाखसम्म खर्च गरेर विदेश पठाएपछि अभिभावकले समेत छोराछोरीबाट केही आश गर्नु अस्वाभाविक भने पक्कै होइन वीरगंजका दिपेश घिमिरे 2066 सालमा पढ्नका लागि लाखौं खर्च गरेर बेलायत जानुभयो अहिले काठमाडौँमा बसिरहनुभएका दिपेशका आमा बुवाको छोराबाट के आश छ त यही कुरा बुझ्न सहकर्मी कविता भट्टराई दिपेशका बुवा आमा बसेको घरमा पुग्नु भएको छ मेरो नाम मधुसूदन प्रसाद उपाध्याय म पहिले चाहिँ वीरगंजमा बस्थेँ अब काठमाडौँ आएको 3 वर्ष जति लगभग हुन लाग्यो छोरा जानुभएको चाहिँ कति भयो 66 सालमा कार्तिकमा गएको होइन एमबिबिएस गर्न गएका हुन् यसले चाहिँ गर्न सकेन अनि सिएतिर म गयो सिएमा उसलाई गाह्रो भयो त्यहाँ भएन भने अनि दिल्ली गयो दिल्लीमा पनि फाउन्डेसन कोर्स गर्यो त्यहाँ पनि अलिकति गाह्रो भएर के भयो सन्चो भएन अनि सिए गर्न सकेन म वीरगंजमा थियो काठमाडौँमा थियो भिसा लागिसकेपछि उसले मलाई भन्यो बुवा मेरो यसरी भिसा लाग्यो इङ्ल्यान्डको लागि हजुरले मलाई त्यो दिनु पर्यो भनेपछि छोरा हो जान्छु भन्यो भन्यो ल एकचोटि तिम्रो चान्स हो ल लैजाऊ ल भन्यो त्यसले पाऊ म यो मतलब बदल दिन सक्दिनँ नोकरी गर पढ जे गर जसो गर त्यो हिसाबले मैले पठाइदिएको हुँ अनि गइसकेपछि त्यो पैसाले पुग्यो पुगेन के कुरा गर्नुभयो पैसा सम्बन्धी उसले गएको 2.5-3 वर्ष हुन्छ उसले कलेजमा कति पैसा दियो के दियो अब कहिले छोड्यो छोडेन त्यसले मलाई त्यति क्लियर कुरा गरेन केही थाहा छैन हामीले त उसले पढ्छु भनेर गएको हो र सोद्धाखेरि पनि फोनमा यसो नेटमा यसरी कुरा गर्दाखेरि पनि म पढिरहेको छु बुवा भनेपछि अब विश्वास गर्नै पर्यो त्यहाँ गइसके पछाडि त्यो पढाइ काम त्यो म्यानेज गर्न गाह्रो हुन्छ अथवा सजिलो हुन्छ त्यस्तो केही कुरा गर्नुहुन्थ्यो तपाईँहरूसँग सङ्घर्षको बारेमा मलाई उसले केही पनि भनेन क्लास जोइन गरेको छु म पढिरहेको छु मैले सोद्धाखेरि अब आमा बाबुको एउटा माने मोटिभ हुन्छ नि मेरो छोरो के गराएको छ कसो गराएको छ कसो छ भने त उसको भनाइअनुसार चाहिँ मलाई केही दुःख छैन म चाहिँ पढिरहेको छु अब मैले काम पनि पाएँ बुवा होइन म काम पनि गरिरहेको छु कति समय लाग्यो काम पाउन चाहिँ त्यही उसको भनाइ अनुसार मैले भनिरहेको है, अरू कुरा कति होला त्यो त मलाई थाहा छैन। दुई दिन चाहिँ एक डेढ दुई महिनापछि उसले पाएँ। यहाँ आउँदा आफूले त्यति दुःख गरेर पढाउनुहुन्छ उहाँहरूलाई है, त्यहाँ गएर यस्तो दुःख गरेको भनेको सुन्दा कस्तो लाग्छ हजुरलाई? सुन्दा गर्दाखेरि त के भन्नु, दुःख त लाग्छ नि। हाम्रो त्यत्रो पैसा खर्च गरेर विदेशमा गएका हुन्छन् होइन, केही गर्छु गर्छु भनेर। अब मैले के गर्ने, छोरो गयो म राम्रै गर्छु भनेर गएको हो, उसले गर्छ भने उसैको लागि हो, गर्दैन भने उसैको लागि हो। एगेन उसलाई मैले हेल्प गर्न सक्दिनँ। आशा चाहिँ के थियो तपाईँहरूको? आशा चाहिँ ऊ पढोस् गरोस्, एउटा उसको हाम्रो एउटा एम राखेको थियो, सिसिएस चार्टर्ड अकाउन्टेन्ट गर्छु भनेर, म उहीँबाट इङ्ल्यान्डबाट गर्छु भन्ने कुराले चाहिँ त्यो हिसाबले मलाई फर्म डकुमेन्ट्स पनि देखायो, कसै राम्रो होला यसको लाइफ फ्युचर राम्रो होला भनेर, पढ्छु बुवा भनेर त्यो हिसाबले मैले पठाएको। अरू के दुई तिन वर्ष, अब एक दुई वर्ष अझै हेरौँ, त्यसपछि अब के स्टेप लिनुपर्छ, के भन्नुपर्छ, उसले जवाब के दिन्छ, म अब आउँछु अथवा म आउन सक्दिनँ भन्ने कुरा अब उसको हुन्छ नि। अहिले भर्खर तिन वर्ष भयो। तपाईँले भन्दा चाहिँ तपाईँको छोरालाई बाहिर जानु साँच्चीकै आवश्यक थियो त्यति बेला? आवश्यकता छैन, क्यापेसिटी छ, केही गर्न सक्छु भने त्यस्तो लाग्छ भने गर, होइन भने त्यो बाहिर दुःख गरेर कमाएर के मतलब, सक्दिनँ ए म चाहिँ हुँदैन भने किन चाहिँ जिउलाई मारि मारिकन त्यो अर्काको देशमा बसेर गुलामी जस्तै काम गरेर बस्नु भन्दा त बेटर आफ्नो नेपालीमा आएर काम गरे भइहाल्छ नि भन्ने मेरो भनाइ हो। नेपाली विद्यार्थी र उनीहरूको अभिभावकको समेत प्रमुख इच्छा भनेको अमेरिका, अस्ट्रेलिया, बेलायत तथा अरू युरोपेली राष्ट्रमा पढ्न जानु हो, जुन यहाँबाट माइलौँ टाढा छ। जान फर्किन हजारौँ रुपियाँको प्लेन टिकट काट्नुपर्छ, बेला बेलामा भिसाको समस्या अनि महँगो बसाई र पढाइ खर्च। त्यसकारण पछिल्लो समय भारत पनि धेरै विद्यार्थीको गन्तव्य हुन थालेको छ। हुन त भारतको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुन थालेपछि नेपाल मात्र होइन अन्य देशबाट समेत भारत पढ्न जानेहरूको संख्या बढिरहेको छ। काठमाडौँको चावहिलका अस्तित्व शर्माले भारतको बेङ्गलोर स्थित वृन्दावन कलेज अफ इन्जिनियरिङमा सिभिल इन्जिनियरका लागि छात्रवृत्तिको निवेदन दिनुभयो। छात्रवृत्तिमा छानिएपछि उहाँ त्यहीँ पढ्दै आउनुभएको छ। विदामा घर फर्कनुभएका अस्तित्वसँग सहकर्मी कविता भट्टराईले कुराकानी गर्नुभएको छ। बेङ्गलोर जानुभन्दा पहिला नेपालमा के गर्नुहुन्थ्यो? प्लस टू साइन्स पढेर पास गरेर त्यसपछि म इन्डियामा गएँ। तपाईँ प्लस टू सकिसकेपछि फर्स्ट चोइस तपाईँको इन्डिया भयो कि अरूतिर पनि हेर्नुभयो? हेर्न चाहिँ मैले धेरै ठाउँमा हेरेँ, अमेरिका, युरोपको पनि दुई तिनवटा कन्ट्रीहरू हेरेको थिएँ, तर पछि अब आएर म इन्डियामै पढ्ने विचार गरेँ। किन तपाईँको चोइस इन्डिया चाहिँ किन पऱ्यो? बाहिर पढ्नमा अलि ट्युसन फी पनि एक्सपेन्सिभै छ, स्कलरसिप पनि कन्टिन्यू गरिरहनुपर्छ राम्रो मार्क्सहरू ल्याएर, जुन गर्न अलिक अप्ठ्यारै हुन्छ। त्यसैले अब इन्डियाको चाहिँ के भयो भने, इन्डियाको इन्जिनियरिङ चाहिँ वर्ल्ड वाइड अलि रिनाउन्ड सुनेको हो, इन्डियाको र एसियाको स्पेसली। विशेष गरी इन्डियामा चाहिँ एडभान्टेज चाहिँ के भयो भने, इन्डियामा एउटा मार्किङ सिस्टमको लागि एउटा स्ट्यान्डर्ड मोडल जस्तो छ, यति स्टुडेन्टले यति लेखाएको छ, यो यो पोइन्ट कभर गरिरहेको छ, क्वेसनले भनेको यति कुरा पुरा छ भने मार्क्स यति यसरी दिइन्छ भनेर फिक्स्ड एउटा स्ट्यान्डर्ड छ इन्डियामा चाहिँ, जुन नेपालमा चाहिँ म प्राय देख्दिनँ। र अर्को इन्डियामा पढ्नु अरू के एडभान्टेज छ भने, घरको नजिक पनि भयो, ब्रेकहरूमा नेपाल आउन पनि त्यति अप्ठ्यारो हुँदैन। यो बाहेक स्टडीको कुरामा चाहिँ तपाईँको इन्डिया चोइस किन पऱ्यो? म चाहिँ अब इन्जिनियरिङ पढ्ने भएर, विशेष गरी इन्जिनियरिङमा चाहिँ इन्डियाको राम्रो रेप्युटेसन भएको भएर, नेपालमा पनि इन्जिनियरिङ त म पढ्न सक्थेँ, बेला बेलामा बन्द हुने, रिजल्ट ढिलो आउने, जुन इन्डियामा चाहिँ हुँदैन। अहिले पनि अब हाम्रो फर्स्ट सेमेस्टर सेकेन्ड सेमेस्टरको रिजल्ट 20-22 दिनमै निकालिसकेका हुन्छ, हडताल हुने, चक्काजाम हुने, त्यस्तो पनि बाधाहरू नहुने कारणले पढाइ टाइममै, कोर्स टाइममै सकिन्छ र रिजल्ट पनि टाइममै हुन्छ। युएसए, युकेतिर चाहिँ फिसहरू चाहिँ अफोर्ड गर्नलाई गाह्रो हो। इन्डियामा चाहिँ कस्तो छ भने, नेपालीहरू चाहिँ बच्चैदेखि लेबर गर्ने बानी बसिसकेका हुन्छ, हाम्रोलाई त्यो चाहिँ बानी परिसकेका हुन्छ, ग्रेडिङ सिस्टम पनि लगभग हाम्रोलाई एकदम सजिलो हुने भइसकेको हुन्छ। इन्डियाको रेकग्निसन चाहिँ वर्ल्ड वाइड छ, बाहिर पनि इन्डियाको अब बोर्डहरूलाई चाहिँ मान्यता दिएको हुन्छ। त्यसैले अब अफोर्डेबल फिजमा अब एउटा भ्याल्यु भएको डिग्री पाउनु भनेको ठुलो कुरा हो, त्यसैले इन्डिया पनि अब एउटा राम्रो अप्सन लाग्दछ मलाई। इन्डियामा चाहिँ त्यस्तो अब लिभिङ कस्ट पनि लगभग हाम्रो नेपाल र इन्डियाको सेम छ, अब युरोपियनहरू कन्ट्रीहरूको कुरा गर्ने हो भने एकदम त्यहाँको त महँगो छ। जस्तो अब्रोड जाने स्टुडेन्टहरूले जहिले पनि अरू अरू हेरेर लिस्ट अप्सनमा चाहिँ इन्डियालाई राख्छ नि, यस्तो हामीले एभरेजमा हेर्दा पनि किन हो जस्तो लाग्छ तपाईँलाई? मेरो विचारमा चाहिँ के भन्छु नि, मान्छेको चाहिँ फेसिनेसन हो अब्रोडको पढाइभन्दा पनि, कतिपयलाई चाहिँ अब युएसए युकेको त्यो बच्चादेखिको त्यो जानेको एउटा फेसिनेसन पनि हुनसक्छ। त्यहाँको कलेजेसहरू पनि अब भन्ने बेलामा स्टेट अफ दि आर्ट एकदम राम्रो स्ट्यान्डर्डको हुन्छ भनेर भनिरहेको हुन्छ। फिजहरू र अरू कुरा चाहिँ नसोचिकन बढी चाहिँ अब त्यो त्यो जुन चाम हुन्छ नि युएसए युके अस्ट्रेलिया भनेर यो फरेन कन्ट्रीको त्यसको लागि, त्यसको ग्ल्यामरको लागि पनि कतिले यो अब्रोड स्टडीलाई रोज्या हुन्छन्। अब जो पनि अहिले अब्रोड स्टडीको लागि अप्सन हेरिरहेछ नि, उनीहरूलाई इन्डिया पनि एउटा गुड अप्सन हो भन्न सक्नुहुन्छ कि सक्नुहुन्न? राम्रो अप्सन हो तर एउटा राम्रो कलेज चाहिँ तपाईँले छान्न सक्नु पर्यो भने म पर्सनली भन्नुपर्दाखेरि चाहिँ इन्डियामा पढेर चाहिँ त्यस्तो कुनै रिग्रेट चाहिँ हुँदैन। उहाँ हुनुहुन्थ्यो काठमाडौँ चाबहिलका अस्तित्व शर्मा, भारतमा उहाँले लिइरहेको शिक्षाबारे हामीलाई बताउँदै। प्रायःजसो विदेश पढ्न गएका नेपाली विद्यार्थीहरू उतै बस्ने चाहना राख्छन् र कति त बस्छन् पनि। विदेशमा काम गर्ने श्रमिक नेपालीहरूले पठाएको रेमिटेन्सले देशको आर्थिक स्थिति त सुध्रेको पनि बताइन्छ, तर विदेशमा बसेका नेपाली विद्यार्थीहरूबाट नेपालले पाउने प्रतिफल के हो? यही प्रश्न मैले शिक्षाविद विष्णु कार्कीलाई सोधेको छु। रेमिटेन्स भनेको कस्तो हो भने यो पानीको फोका भन्छ नि, त्यो बबल्स जस्तो हो। यो जतिखेरसम्म त्यहाँ हाम्रा जनशक्तिहरू काम गरिरहेछन् तबसम्म त्यो रेमिटेन्स आउने हो, होइन भने त्यो सेल्फ प्रोडक्सन मोड होइन। एजुकेसन भनेको चाहिँ नि सेल्फ प्रोड्युस गर्छ, तपाईँ जति एजुकेट हुनुभयो उति तपाईँको चाहिँ प्रोडक्टिभिटी बढ्दै जान्छ र तपाईँले प्रोड्युस गर्नुहुन्छ र त्यसबाट के हुन्छ भने राज्यले कुनै पनि देशले चाहिँ सस्टेन गर्छ भनौँ। इक्जाम्पल लिनुभयो भने जस्तो फिलिपिन्सको कुरा लिउँ होइन, जहाँबाट प्रशस्त चाहिँ युवाहरू बाहिर जान्छन् काम गर्न र मोटामोटी रेमिटेन्समा टिकेको छ। अब त्यस्तै साउथ इस्ट एसियाका कतिपय देशहरू छन्, थाइल्यान्ड लगायत, तिनीहरूको पनि ठुलो सङ्ख्या चाहिँ रेमिटेन्समा छ, तर तिनीहरू कहिले पनि रेमिटेन्स प्रशस्त आए पनि उनीहरू सम्पन्न कहिले पनि भएको छैनन्, किनभने त्यो यस्तो इकोनोमी हो, त्यो पैसा आउँछ सकिन्छ। जस्तो अमेरिका पनि ज्यालादारी गर्ने एउटा समुदाय छ, त्यो समुदायको जहिलेको पनि दुखे सो के हो भन्दाखेरि उही बिहान दिउँसोभरि काम गर्यो, बेलुका बिहान बेलुका खायो, सिद्ध्यायो होइन बराबर। तर दिगो भनेको चाहिँ वास्तवमा अहिले जुन तपाईँले प्रश्न उठाउनु भयो नि, त्यो विद्यार्थी त्यो युवा जमात त्यो भनेको भोलिको शक्ति हो नि त, त्यो भनेको भोलिको हाम्रो आफ्नो देशको छवि हो, त्यसले अगाडि लाने अथवा पछाडि लाने भन्ने विषयलाई चाहिँ निर्धारित गर्ने शक्ति हो त्यो हाम्रो। त्यो चिज नै पलायन भइसकेपछि अनि हामीहरूले के चिजमा टेकेर विकास गर्ने हो? अधिकांश विद्यार्थी फर्किँदैनन्, फर्किएर पनि केही समय एक वर्षभित्र डेढ वर्षभित्र तिनीहरू फेरि ब्याक टु आफ्नो जहाँ काम गर्ने ठाउँ जहाँ पढ्या हो त्यो ठाउँमा फिर्ता भएको प्रशस्त इक्जाम्पलहरू पाइन्छ। यहाँनिर अर्को एउटा कुरा मलाई सोध्न मन लाग्यो, जस्तो सरकार आफैले छात्रवृत्ति दिएर विभिन्न देशहरूमा विभिन्न विषयहरू पढ्न पठाएको उदाहरण हामी सुन्छौँ, अनि ती छात्रवृत्तिमा परेका जनशक्ति पनि देशमा फर्कन्छन् भन्ने त छैन। यसको मतलब सरकार आफैले चाहिँ उनीहरूलाई पलायन गराउनलाई उत्साहित गरेको हो कि? तपाईँले भनेको कुरालाई पनि हामीहरूले वास्तवमा शङ्काको उसमा राखेर हेर्नुपर्ने हुन्छ। उदाहरणको लागि कतिपय शिक्षा मन्त्रालयले एमबिबिएस गर्न पठाएका होइन डाक्टरहरू चाहिँ नेपालमा नफर्किएका अथवा फर्के पनि केही तालमेल मिलाएर फेरि अन्तै गएर काम गरेका त्यस्ता प्रशस्त छन्। त्रिभुवन विश्वविद्यालयले पठाएको कतिपय चाहिँ होइन डिग्री लिनको लागि विदेश पठाएका प्राध्यापकहरू नफर्केका इक्जाम्पल पनि प्रशस्त पत्र पत्रिकामा आए र कतिपय यो सरकारी निकायभित्रै भएका कतिपय यस्ता चाहिँ कर्मचारीहरू छन् जसले विदेश डिग्री लिन गए, तिनीहरू फर्किएनन्, उनीहरूले काम गरेनन्। नियम स्पष्ट छ, विदेश गएपछि यति वर्ष नेपालमा काम गर्नुपर्ने अथवा यस्तो संस्थामा काम गर्नुपर्ने नियम छ, तर त्यो नियम हुँदाहुँदै पनि त्यसलाई चाहिँ इन्फोर्स गर्न नसक्ने जुन कमजोरी हो सरकारको, त्यो ठुलो चिन्ताको विषय हो। धेरै विद्यार्थीहरू भारत लगायत तेस्रो मुलुकहरूमा पढ्नको लागि गइरहेको जुन परम्परा छ, कसरी लिनुभएको छ यसलाई? अब यसलाई दुई तिनवटा उसमा चाहिँ राखेर हामीहरूले हेर्नुपर्ने हुन्छ। यो खालि एजुकेसनलाई मात्रै ध्यान दिएर हेऱ्यौँ भने सायद यसले पूर्णता पाउँदैन, अरू पक्षलाई पनि समेट्नुपर्छ। उदाहरणको लागि अहिले जुन चाहिँ यो अस्थिर हाम्रो सोसाइटी जुन अस्थिर भएको छ नि, अब राजनीतिक कारणले अरू विभिन्न कारणले जुन किसिमले अस्थिर भएको छ, त्यो अस्थिरताको नतिजा पनि हो। नेपालमा क्वालिटी दिने स्कुल छैन भनेर पनि ठोक्ने अवस्था छैन, तैपनि के छ भन्दाखेरि विद्यार्थीहरू बाहिर गइरहेछन्, अभिभावकहरू बाहिर पठाउन खोजिरहेछन्। दोस्रो नम्बर चाहिँ के भन्यो भने हो, हाम्रा कतिपय विद्यालयहरूले चाहिँ सक्दा सक्दै पनि चाहँदा चाहँदै पनि चाहिँ त्यो माहौलले साथ नदिइराखेको अवस्था छ। यहाँको जुन राजनैतिक कारणले गर्दाखेरि भनौँ न विभिन्न किसिमका अनियमितताहरू भइराखेका छन्, विद्यालयहरू कहिले चल्ने कहिले नचल्ने भन्ने कुराको कुनै निष्ठुङ्गो भएन। विद्यार्थीले जस्तो राम्रो गर्दै गयो उसले सोच्ने भनेको मैले राम्रो गरेँ भने म विदेश जान्छु, उनीहरूको दिमागमा यो सोच ल्याउनलाई हामीले रोक्न सक्छौँ अथवा उनीहरूलाई विदेश जानबाट हामी रोक्न सक्छौँ? अहिलेकै वर्तमान उसबाट अहिले जुन किसिमको हाम्रो प्रयासहरू छ, माहौल छ, यही माहौल रहिराख्ने हो भनेदेखि हामीले रोक्न सक्दैनौँ, कसैलाई पनि रोक्न सक्दैन, यो बाहिरिन्छन्। त्यसमा दुईवटा कारण प्रमुख छ, एउटा त जुन किसिमको अहिले भनौँ न यो पढेर पनि नेपालमा पढेर राम्रो गरेर पनि मैले रोजगार पाउन सक्छु कि सक्दिनँ भन्ने, राम्रो एउटा अपर्च्युनिटी पाउन सक्छु कि सक्दिनँ भन्ने एउटा ठुलो समस्या यहाँ छ, केही वर्षसम्म जारी नै रहन्छ। यसलाई खालि हामीहरूले शिक्षाको गुणस्तर बढाएर मात्रै पनि यो रोकिनेवाला छैन। हेर्नुहोस्, शिक्षाले एउटा बाटो दिने हो होइन, तर करियरको लागि, उसको भविष्यको लागि त त्यो अपर्च्युनिटी मार्केटमा हुनु पर्यो। हामीले कार्यक्रममा पनि थुप्रै विद्यार्थीहरूसँग कुराकानी गरेका छौँ जो चाहिँ नेपाल फर्कन चाहनुहुन्छ, तर उहाँहरू भन्नुहुन्छ स्थिति सहज भयो भने, उहाँहरूको लागि स्थिति सहज बनाइदिनलाई हामी के गर्न सक्छौँ? दुई तिनवटा कुराहरू गर्नुपर्छ। हेर्नुहोस्, किन भन्दाखेरि यो एउटा स्पष्ट कुरा के हो भने, तपाईँसँग बुद्धि छ, बुद्धिले आफै एक्लै काम गर्दैन, त्यसको लागि वातावरण चाहिन्छ होइन, कसैलाई चाहिँ भनौँ पोलिसीगत नीतिगत वातावरण चाहिन्छ, त्यसले सपोर्ट गर्न सक्नुपर्छ भने, कतिपयलाई त्यस्तै त्यो आर्थिक कुराहरूको चाहिँ वातावरण पनि मिल्नुपर्ने हुन्छ। यी त सामान्य हामीहरूले एक्सपेक्ट गर्ने विषय हुन्, यी कुनै ठुलो डिमान्ड होइन। योभन्दा पनि ज्यादै महत्त्वपूर्ण र राज्यले गर्नुपर्ने विषय के हो भने, यहाँको शान्ति, यहाँको सुरक्षाको व्यवस्था हो। शिक्षाको क्षेत्रमा र अरू विभिन्न क्षेत्रमा हामीहरूले प्रशस्त प्रगति गरेका छौँ। समस्या के हो भने, त्यसलाई बाहिर निकाल्ने, समाजमा त्यो हाम्रो बुद्धिलाई, हाम्रा विवेकलाई, हाम्रा रिसोर्सलाई छर्ने र एक्सेस पुर्याउने काम हामीले गर्न सकेका छैनौँ। त्यसको पछाडिको यही यो जुन अहिले यो अस्थिरता छ, राजनीतिक अस्थिरता र अरू विभिन्न किसिमका जुन खुराफातहरू भइरहेछ, त्यो कारणले गर्दाखेरि कतिपय हाम्रो शक्ति चाहिँ खुम्चिएर बसेको अवस्था हो अहिले। उहाँ हुनुहुन्थ्यो शिक्षाविद विष्णु कार्की, पढ्न विदेशिएका नेपाली विद्यार्थीहरूबाट देशले पाउने फाइदाबारे बताउँदै। शिक्षा जीवनको ज्योति हो, शिक्षा लिएर त्यसलाई व्यवहारिक जीवनमा उतार्न सके यसले सार्थकता पाउँछ। आजको नेपाल चौतारीमा हामीले नेपालबाट विदेश गएर पढिरहेका विद्यार्थीहरूको कथा सुनायौँ। हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ हामीलाई लेख्न नबिर्सनुहोस्। तपाईँलाई भन्न मन लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ। मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हाम्रो नम्बर 5500 पठाउनुहोस्। तपाईँ हामीलाई फेसबुक मार्फत पनि आफ्ना कुरा भन्न सक्नुहुन्छ। www.facebook.com/nepalchautari.afnmा तपाईँ आफ्ना कुरा पोस्ट गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रम यति नै। अर्को हप्ताको शुक्रबार बिहानसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजाल र म गणेश आचार्य पनि बिदा हुन्छु। नमस्कार।